아수대기라 하늘을 날고 있네 내 아수 내기라 तिमीले माया खोज्दै रे तुमैले म मरेको खबर सुन्दा तडपिँदैन रुनु ते आँखाको आँसु देखिरा गर्न गइन मलाई लाग्यो तिम्रै लागि घुमाए सबै त्यो काछिन मेरी मा